मधेसी होस् या जनजाति हामी नेपाली, दलित होस् या तगाधारी हामी नेपाली, हिमाल पहाड तराई माटोको रङ्ग एउटै छ, शर्माया शेर्पा थारू या राई रगतको रङ्ग एउटै छ, मेचीमा घाम झुल्किँदा कालीको सीता पग्लियोस्, हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्, थिचो र मिचो टिक्दैन उच्च र निच न सम्झौँ, मिलेर फुल बारीमा बराबर माया रोपिदिउँ, नेपाली नेपाली हामी नेपाली, हराहो मान्छे चिन्नलाई होइन है छुटी जानलाई, आपसमा हामी मिलेर मानिस एक बन्नलाई, विदेश राम्रो भन्दैमा दियोको पुतली नबनो, जन्मेको माटो पानीलाई चटक्कै हामी नबिर्सौँ, नेपाली नेपाली हामी नेपाली। नेपाली बौद्धया हिन्दू ईसाई मुस्लिम हामी नेपाली धनिया गरिब मजदुर या मालिक हामी नेपाली हिमाल पहाड तराई माटोको रङ्ग एउटै छ शर्माया शेर्पा थारू या राई रगतको रङ्ग एउटै छ